भित्रका कुरा आवाजका झन्कार यो हो तपाईकै कार्यक्रम गजल संसार म सञ्चालिका शान्ति पाखरिनको साथमा प्रत्येक सोमबार साँझको 5 बजेदेखि 6 बजेसम्म सुन्न नभुल्नु होला मात्र हाम्रो संसार अनलाइन रेडियोमा लगन गर्नुहोस् hsradio.hamrosansar.net माया अनि प्रेमको गीत रहेछ गजल संसार माया अनि प्रेमको गीत रहेछ गजल संसार जिन्दगीको एउटा मित रहेछ गजल संसार दुःख अनि सुखमा शीतल बनी छाउने दुःख अनि सुखमा शीतल बनी छाउने सदा बहार फुल्ने प्रीत रहेछ गजल संसार माया अनि प्रेमको गीत रहेछ गजल संसार प्रवासीको पीडामा मलम पनि लगाइदिने प्रवासीको पीडामा मलम पनि लगाइदिने बिहानीको चिसो शीत रहेछ गजल संसार माया अनि प्रेमको गीत रहेछ गजल संसार मिलन होस् या बिछोड सबको मनमा बस्ने मिलन होस् या बिछोड सबको मनमा बस्ने जीवनको एउटा जीत रहेछ गजल संसार माया अनि प्रेमको गीत रहेछ गजल संसार जिन्दगीको एउटा मित रहेछ गजल संसार सिन्धुपाल्चोक चौतारा ठुलो सिराबारी छ स्थायी निवासी भई हाल साउदी अरेबियाको पिएनएन अनलाइन रेडियोका संचालक साहित्य अनुरागी सागर श्रेष्ठजीले लेखी पठाउनुभएका यिनै सुन्दर शब्दलहरी गजलांश सँगसँगै एचएस अनलाइन रेडियो डट हाम्रो संसार डट नेटको साप्ताहिक प्रस्तुति गजल संसारको प्रखाइमा रहनुभएका तमाम गजल अनुरागी गजल पारखी एवं गजल सर्जक मनहरूप्रति हार्दिक स्वागत गर्न चाहन्छु प्रत्येक हप्ताको सोमबार इजरायलको समयअनुसार दिनको ठिक 2 बजेदेखि 3 बजेसम्म र नेपाली समयअनुसार साँझको 5 बजेदेखि 6 बजेसम्म तपाईँले सुन्दै आइरहनु भएको छ आज पनि तपाईँले नै लेखी पठाउनुभएका शब्दहरू समेट्न आइसकेकी छु म सञ्चालिका शान्ति पाखरिन भने प्रविधि संयोजनमा साथ दिइरहनु भएको छ उद्धव तामाङले आज पनि मैले तपाईँले नै माया गरेर मेल गरी पठाउनु भएका थुप्रै थुप्रै गजलहरू लिएर आएकी छु धेरै खुसी लाग्छ तपाईँले आफ्नो समय अनुकूल पनि हामीलाई माया गरी यसरी गजलहरू कोरी पठाउनु हुँदा तपाईँको यो माया कहिल्यै कमी नहोस् भन्दै अबको प्राप्त करिब 1 घन्टासम्म म तपाईँको साथमा रहनेछु समयले साथ दिएसम्म तपाईँको गजलहरू समेट्ने प्रयास गर्नेछु सोही क्रममा अर्को गजल उठाउन चाहन्छु गजल रहेको छ साहित्य अनुरागी राजु मुखियाजीको उहाँको गजलांश शब्द लहरीहरू यसरी अगाडि बढेका छन् कसलाई सुनाऊ आत्मा जलेको कुरा कसलाई सुनाऊ आत्मा जलेको कुरा निष्ठुरीको घातमा गलेको कुरा हाँसी हाँसी मुटु रेट्नलाई मेरो हाँसी हाँसी मुटु रेट्नलाई मेरो मिठा मिठा बातमा छलेका कुरा कसलाई सुनाऊ आत्मा जलेको कुरा मैले छोको नचल्ने भयो उसलाई मैले छोको नचल्ने भयो उसलाई सम्झे समाज जातमा चलेको कुरा कसलाई सुनाऊ आत्मा जलेको कुरा मलाई कहाँ थाहा थियो र कठै मलाई कहाँ थाहा थियो र कठै अमृत बिसको साथमा फलेको कुरा कसलाई सुनाऊ आत्मा जलेको कुरा म स्वर्गीय सयर गर्दैछु साथी म स्वर्गीय सयर गर्दैछु साथी तिमलाई के थाहा मातमा ढलेको कुरा कसलाई सुनाऊ आत्मा जलेको कुरा निष्ठुरीको घातमा गलेको कुरा दोलखा जिरी स्थायी निवासी भई हाल दोहा कतारदेखि यो सुन्दर गजलका शेरहरू लेखी पठाउनु भएकोमा साहित्य अनुरागी राजुजीप्रति हार्दिक धन्यवाद आभार व्यक्त गर्न चाहन्छु र आगामी दिनहरूमा पनि यसरी नै गजलीय सहभागिता जनाउनु हुनेछ भन्ने दृढ संकल्पका साथ रहनेछु र अब भने अर्को गजल जोड्न चाहन्छु र यो गजल रहेको छ साहित्य अनुरागी जितु खड्का गाउँलेजीको जितुजीले लेख्नुभएका गजलका शब्द लहरीहरू यसरी अगाडि बढेका छन् मेरो भित्तो कमेरोले टाल्दा तिमी हाँस्यौ मेरो भित्तो कमेरोले टाल्दा तिमी हाँस्यौ दुखी भारी ढाकरमा हाल्दा तिमी हाँस्यौ उतिसका हाँगा बिगा भेला पारी मैले उतिसका हाँगा बिगा भेला पारी मैले मकै भुटी खाना आगो बाल्दा तिमी हाँस्यौ मेरो भित्तो कमेरोले टाल्दा तिमी हाँस्यौ आगो फुकी ओदानमा पानी तातो पार्दै आगो फुकी ओदानमा पानी तातो पार्दै भोको पेट भर्न सिस्नु गाल्दा तिमी हाँस्यौ मेरो भित्तो कमेरोले टाल्दा तिमी हाँस्यौ पेट भर्न सक्या छैन कहाँ पाऊँ जुत्ता पेट भर्न सक्या छैन कहाँ पाऊँ जुत्ता बगरमा खाली खुट्टा चाल्दा तिमी हाँस्यौ मेरो भित्तो कमेरोले टाल्दा तिमी हाँस्यौ पल पल यहाँ मरेको छु गरिबीले म त पल पल यहाँ मरेको छु गरिबीले म त बाध्यतामा ठाडो शिर ढाल्दा तिमी हाँस्यौ मेरो भित्तो कमेरोले टाल्दा तिमी हाँस्यौ सक्दिनँ म रोको देख्न लालाबाला मेरा सक्दिनँ म रोको देख्न लालाबाला मेरा खाको घाँस ओखलेर पाल्दा तिमी हाँस्यौ मेरो भित्तो कमेरोले टाल्दा तिमी हाँस्यौ दुखी भारी ढाकरमा हाल्दा तिमी हाँस्यौ मोरङ उर्लाबारी नौ सालबारी स्थायी निवासी भई हाल साउदीदेखि साहित्य अनुरागी जितुजीले लेखी पठाउनु भएको यो सुन्दर गजलको लागि हार्दिक धन्यवाद आभार व्यक्त गर्न चाहन्छु र आगामी दिनहरूमा पनि तपाईँले तपाईँको गजलीय सहभागिता जनाउनुहुन्छ भन्ने दृढ सङ्कल्पका साथ फेरि पनि अर्को गजल उठाउन चाहन्छु र यो गजल रहेको छ कल्लेरी नौ धादिङ हाल दोहा कतारदेखि लेखी पठाउनु भएको साहित्य अनुरागी ईश्वर शाहीको हामीलाई यो गजल लेखी पठाउनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु र आगामी दिनहरूमा पनि सहभागिता जनाउनुहुनेछ भन्ने पूर्ण विश्वस्त रहनेछु ईश्वरजीको यो गजल पश्चात म एउटा साङ्गीतिक आवाज जोड्नेछु स्वर रहेको छ रोशन गुरुङको सानो तिम्रो सम्झनामा हजुर अब भने उहाँका गजल शब्द लहरीहरू यसरी अगाडि बढेको छ फोटो हेर्छु र मात्तिन्छु नानु तिम्रो सम्झनामा फोटो हेर्छु र मात्तिन्छु नानु तिम्रो सम्झनामा मुटु दुख्छ र आत्तिन्छु नानु तिम्रो सम्झनामा सपनी नै खल्लो हुन्छ विपनीमा नपाउँदा सपनी नै खल्लो हुन्छ विपनीमा नपाउँदा उठ्छु रुन्छु र च्याट्ठिन्छु नानु तिम्रो सम्झनामा फोटो हेर्छु र मात्तिन्छु नानु तिम्रो सम्झनामा भुन भुन गर्छु म त भमराजे घरिघरि भुन भुन गर्छु म त भमराजे घरिघरि हाँस्छु रुन्छु र लाटिन्छु नानु तिम्रो सम्झनामा फोटो हेर्छु र मात्तिन्छु नानु तिम्रो सम्झनामा अचानोमा राखेको छ यो जिन्दगी तडपाईले अचानोमा राखेको छ यो जिन्दगी तडपाईले चस्स दुख्छ र काटिन्छु नानु तिम्रो सम्झनामा फोटो हेर्छु र मात्तिन्छु नानु तिम्रो सम्झनामा भूकम्पले झड्का दिएको झै कमजोर छ शरीर भूकम्पले झड्का दिएको झै कमजोर छ शरीर कामछु ढल्छु र फाटिन्छु नानु तिम्रो सम्झनामा फोटो हेर्छु र मात्तिन्छु नानु तिम्रो सम्झनामा मुटु दुख्छ र आत्तिन्छु नानु तिम्रो सम्झनामा सम्झनामा एउटा गीत गाइदिउला सानु तिम्रो सम्झनामा एउटा गीत गाइदिउला मखमली फुल टिपी तिम्रै शिरमा लाइदिउला मखमली फूल टिपी तिम्रे शिरमा लाइदेउला सानो तिम्रो सम्झनामा सिलो आखा राम्रो आधा राम्रो मुहराज हसिलो ओ आखा राम्रो आधा राम्रो मुहराज हसिलो पहिलेको बोली भन्दा तिम्रो बोली रसिलो सम्झनामा एउटा गीत गाइदिउला सानो तिम्रो सम्झनामा एउटा गीत गाइदिउला मखमली फूल टिपी तिम्रै शिरमा लाइदिउला मखमली फूल टिपी तिम्रै शिरमा लाइदिउला सानो तिम्रो सम्झनामा आकाशको जुन तारा तिम्रो सामु आधारो हो आकाशको जुन तारा तिम्रो सामु आधारो जब देखि दिलमा बस्यो भयो जीवन उज्यालो जब देखि दिलमा बस्यो भयो जीवन उज्यालो सानो तिम्रो सम्झनामा एउटा गीत गाइदिउला सानो तिम्रो सम्झनामा एउटा गीत गाइदिउला मखमली फूल टिपी तिम्रै शिरमा लाइदिउला मखमली फूल टिपी तिम्रै शिरमा लाइदिउला सानो तिम्रो सम्झनामा संगीत र मनोरञ्जनले भरपूर भरिएको संसार हाम्रो संसार राजनीति अर्थ खेलकुद विश्व समाचार र विज्ञान प्रविधि हाम्रो आधार श्रोताहरू नेपाली समुदायको अपार माया र सद्भाव प्राप्त गरेर हाम्रो संसार .net ले इजरायलबाट साप्ताहिक समाचार रेडियो प्रसारण कार्यक्रम सुरु गरेका छौँ। हाम्रो यो रेडियो कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्यो? आगामी दिनहरूमा के कसरी सुधार ल्याउन सकिएला? साथै तपाईँहरूको नजिकैको घटना परिघटना र खोजमूलक समाचारहरू सम्प्रेषण गरेर हामीलाई जानकारी गराउनु नभुल्नुहोला। हाम्रो इमेल ठेगाना रहेको छ info@hamrosansar.net। हाम्रो यो कार्यक्रमलाई तपाईँहरूले चाहनु भएको जुनै समयमा पनि लगन गरेर सुन्न सक्नुहुनेछ। अ कम्प्लिट न्युज पोर्टल अनलाइन मिडिया हाम्रो संसार .net। मन पर्ने मान्छेले नै दाई भनेपछि मन पर्ने मान्छेले नै दाई भनेपछि प्रस्ताव राख्दाखेरि नाई भनेपछि मन जसको पनि त दुखी हाल्छ नि मन जसको पनि त दुखी हाल्छ नि दुःख पर्दाखेरि बधाई भनेपछि मन पर्ने मान्छेले नै दाई भनेपछि औकात हजुरको बल्ल थाहा होला, औकात हजुरको बल्ल थाहा होला, पुग्दैन उसले कमाई भनेपछि मन पर्ने मान्छेले नै दाई भनेपछि जलिरहेकै मुटु देख्दा देख्दै पनि जलिरहेकै मुटु देख्दा देख्दै पनि झन जलाउन सलाई भनेपछि मन पर्ने मान्छेले नै दाई भनेपछि माया गर्ने मेरो अर्कै छ भनिकन माया गर्ने मेरो अर्कै छ भनिकन जब उसले मलाई पराई भनेपछि मन पर्ने मान्छेले नै दाई भनेपछि प्रस्ताव राख्दाखेरि नाई भनेपछि साङ्गीतिक आवाज पश्चात वाचन गरे चिसा पानी छ रामेछाप स्थायी निवासी साहित्य अनुरागी राम शरण श्रेष्ठको गजल। हजुर राम श्रेष्ठजीको गजल, यो सुन्दर गजलको लागि हृदयदेखि नै हार्दिक धन्यवाद आभार व्यक्त गर्न चाहन्छु र आगामी दिनहरूमा पनि तपाईँले यो कार्यक्रममा गजलीय सहभागिता जनाउनुहुनेछ भन्ने दृढ सङ्कल्पका साथ फेरि पनि अर्को गजल जोड्ने तर्खरमा छु र यो गजल रहेको छ साहित्य अनुरागी मुकेशजीको। उहाँका शब्द शेरहरू यसरी अगाडि बढेका छन्। धैर्यतामा जिएर थाकिसकेछु, धैर्यतामा जिएर थाकिसकेछु, यी मदिरा पिएर थाकिसकेछु, संसार यो स्वार्थी छ कसलाई भनु, संसार यो स्वार्थी छ कसलाई भनु, जिन्दगी यो दिएर थाकिसकेछु, धैर्यतामा जिएर थाकिसकेछु, आश्वासन नदेऊ भो पुग्यो अब, आश्वासन नदेऊ भो पुग्यो अब, फाटेको मन सिएर थाकिसकेछु, धैर्यतामा जिएर थाकिसकेछु, सहयात्री बनेर सदैव तिम्रा, सहयात्री बनेर सदैव तिम्रा, झुटा कसम लिएर थाकिसकेछु, धैर्यतामा जिएर थाकिसकेछु, बैमानीको रापिलो रापमा परि, बैमानीको रापिलो रापमा परि, धातुसरी खिएर थाकिसकेछु, धैर्यतामा जिएर थाकिसकेछु, यी मदिरा पिएर थाकिसकेछु। रेउले बलिया आठ लम्की कैलाली स्थायी निवासी भई हाल मुम्बईदेखि यो गजल लेखी पठाउनु भएकोमा मुकेशजीप्रति पनि हार्दिक धन्यवाद आभार व्यक्त गर्न चाहन्छु र आगामी दिनहरूमा पनि सहभागिता जनाउँदै गर्नुहोला भन्न चाहन्छु र फेरि पनि अर्को गजल जोड्ने छु। यो गजल लेखी पठाउनु भएको छ साहित्य अनुरागी मोहन बिहानीजीले। उहाँको गजलांश शब्द शेरहरू यसरी अगाडि बढेका छन्। खहरेमा आएको भेल तर्दै छिन् कि सानो, खहरेमा आएको भेल तर्दै छिन् कि सानो, रोपाई गर्न बेसीतिर झर्दै छिन् कि सानो, बाटो हेरी बस्दै होलिन् मलाई सम्झे कतै, बाटो हेरी बस्दै होलिन् मलाई सम्झे कतै, टोलाएर पँधेरीमा पानी भर्दै छिन् कि सानो, खहरेमा आएको भेल तर्दै छिन् कि सानो, चिठी पत्र लेख्न पाइन व्यस्त भयो जीवन, चिठी पत्र लेख्न पाइन व्यस्त भयो जीवन, मेरो पत्रको प्रतीक्षा पो गर्दै छिन् कि सानो, खहरेमा आएको भेल तर्दै छिन् कि सानो, मैले बिर्से उनलाई त्यहाँ घरबार यतै भएको, मैले बिर्से उनलाई त्यहाँ घरबार यतै भएको, बखम फुसे हालले छक्क पर्दै छिन् कि सानो, खहरेमा आएको भेल तर्दै छिन् कि सानो, सँगै दुःख साट्ने धोको पुरा भएन भनी, सँगै दुःख साट्ने धोको पुरा भएन भनी, मलाई सम्झि पल पल मर्दै छिन् कि सानो, खहरेमा आएको भेल तर्दै छिन् कि सानो, रोपाई गर्न बेसीतिर झर्दै छिन् कि सानो। भक्तपुर सात सर्लाइका स्थायी निवासी साहित्य अनुरागी मोहन बिहानीजीलाई यो गजलको लागि हार्दिक धन्यवाद आभार व्यक्त गर्न चाहन्छु र तपाईँको गजलीय सहभागिता निरन्तर अगाडि बढिरहनेछ भने दृढ सङ्कल्पका साथ अब भने एउटा साङ्गीतिक आवाज जोड्नेछु। एल्बम रहेको छ भेल र स्वर रहेको छ राजेश पायल राई र अन्जु पन्तको खहरे जै कहाँ सुक्छ दुई आत्माको माया। कसैलाई चैन कसैको पीरमा छ जीवन, बोक्नुपर्ने घाँस दाउरा भिरमा छ जीवन, बिहान बेलुकी के खाने छाकटार्ने गाह्रो, बिहान बेलुकी के खाने छाकटार्ने गाह्रो, दुःख पीडा सहनुपर्ने शिरमा छ जीवन, कसैलाई चैन कसैको पीरमा छ जीवन, लोकतन्त्र आए पनि सुन्येन गरिबका कुरा, लोकतन्त्र आए पनि सुनिएन गरिबका कुरा, गिट्टी कुर्दै बितिरहेछ तिरमा छ जीवन, कसैलाई चैन कसैको पीरमा छ जीवन, कति पूजा गर्नु हजुर कति भेटी चढाउनु, कति पूजा गर्नु हजुर कति भेटी चढाउनु, ढुङ्गालाई पुच्छन् भन्दै मन्दिरमा छ जीवन, कसैलाई चैन कसैको पीरमा छ जीवन, बोक्नुपर्ने घाँस दाउरा भिरमा छ जीवन। साङ्गीतिक आवाज पश्चात वाचन गरे बुटवल रूपन्देही स्थायी निवासी भई हाल काबुल अफगानिस्तानदेखि साहित्य अनुरागी रोहित राणाजीले लेखी पठाउनु भएको गजल साँच्चै नै वास्तवमा यो गजलले वास्तविक बोकेको छ। आजभोलि यस्तै हुँदैछ, धनीलाई धनमाथि धन र गरिबलाई ऋणमाथि ऋण भने जस्तै, कसैलाई चयन त कसैलाई पिरै पिर, के गर्ने तर पनि बाँच्नै परेको छ। यो पापी पेट पाल्नको लागि पसिना रगत बगाएर भए पनि काम गर्नुपर्ने होइन त। रोहितजीको यो सुन्दर गजलको लागि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु र आगामी दिनहरूमा पनि गजलीय सहभागिता जनाउनु हुनेछ भन्ने विश्वस्त रहँदै छु। र अर्को गजल उठाउने तर्खरमा छु र यो गजल रहेको छ साहित्य अनुरागी रविन प्रधानजीको। उहाँको गजलांश शब्द लहरीहरू यसरी अगाडि बढेका छन्। नैरस्यता छायो होला सहर शून्य छ, नैरस्यता छायो होला सहर शून्य छ, सपनाको घर ढल्यो रहर शून्य छ, सुनसान एकान्तमा हराउँदा जीवन, सुनसान एकान्तमा हराउँदा जीवन, भिड भाड सकिए झैँ लहर शून्य छ, नैरस्यता छायो होला सहर शून्य छ, उजेलीले बोलाउँदै जाँदा त्यो समय, उजेलीले बोलाउँदै जाँदा त्यो समय, रातपछि दिन हुँदा प्रहर शून्य छ, नैरस्यता छायो होला सहर शून्य छ, प्याला बनी पिइरहे घाउहरू दुख्दा, प्याला बनी पिइरहे घाउहरू दुख्दा, पीडाहरू हाँसिदिँदा जहर शून्य छ, नैरस्यता छायो होला सहर शून्य छ, साउन झै उर्लिदिन्छ नयनमा आँसु, साउन झै उर्लिदिन्छ नयनमा आँसु, चैत मास खडेरी झै नहर शून्य छ, नैरस्यता छायो होला सहर शून्य छ, सपनाको घर ढल्यो रहर शून्य छ। चिसापानी पाँच खोटाङ स्थायी निवासी भई हाल कतारदेखि साहित्य अनुरागी रविन प्रधान प्रतीकजीले हामीलाई यो गजल लेखी पठाउनु भएको थियो। यो सुन्दर गजलको लागि हार्दिक धन्यवाद आभार व्यक्त गर्न चाहन्छु र आउने दिनहरूमा पनि गजलीय सहभागिता जनाउँदै गर्नुहोला भन्दै अब भने फेरि पनि अर्को गजल जोड्नेछु र यो गजल रहेको छ साहित्य अनुरागी सञ्जय खड्काजीको। उहाँको गजलांश शब्द शेरहरू यसरी अगाडि बढेका छन्। मोहनी पो लगायौ कि तिम्रै झल्को आउँछ अचेल, मोहनी पो लगायौ कि तिम्रै झल्को आउँछ अचेल, पर पुगी फर्की हेर्दा बिर्सिए झेलाउँछ अचेल, दिन हो कि रात हो खै कल्पी बस्छु मुहार तिम्रो, दिन हो कि रात हो खै कल्पी बस्छु मुहार तिम्रो, सम्झनाका रङ्गहरू अङ्ग अङ्ग छाउँछ अचेल, मोहनी पो लगायो कि तिम्रै झल्को आउँछ अचेल, सुनी बस्छु मिठो धुन गुम्जिरह्यो तिम्रो स्वर, सुनी बस्छु मिठो धुन गुम्जिरह्यो तिम्रो स्वर, लाग्छ अब कोइली पनि हाम्रै गीत गाउँछ अचेल, मोहनी पो लगायो कि तिम्रै झल्को आउँछ अचेल, देखिरहँ जस्तो लाग्ने हेरिरहँ जस्तो लाग्ने, देखिरहँ जस्तो लाग्ने हेरिरहँ जस्तो लाग्ने, देह मेरो बिछ्यौनामा आत्मा उतै धाउँछ अचेल, मोहनी पो लगायौ कि तिम्रै झल्को आउँछ अचेल, सुगन्ध नै छाडे जस्तो जहाँ जान्छु तिम्रै बासना, सुगन्ध नै छाडे जस्तो जहाँ जान्छु तिम्रै बासना, बस्ती टाढा भए पनि गन्ध चाँडै पाउँछ अचेल, मोहनी पो लगायौ कि तिम्रै झल्को आउँछ अचेल, पर पुगी फर्की हेर्दा बिर्सिए झैँ लाउँछ अचेल। रामेछाप देउराली आठ स्थायी निवासी भई हाल साउदी अरबियादेखि यो सुन्दर गजल लेखी पठाउनु भएकोमा सञ्जय जी प्रति हार्दिक धन्यवाद आभार व्यक्त गर्न चाहन्छु र आगामी दिनहरूमा पनि गजलीय सहभागिता जनाउँदै गर्नुहोला भन्दै अब भने एउटा साङ्गीतिक आवाज जोड्न चाहन्छु जसमा स्वर रहेको छ जगदीश हमालको किन आउँछ तिम्रो याद। एकान्तमा यति धेरै किन आउँछ तिम्रो याद एकान्तमा यति धेरै तिम्रो याद तिम्रै तस्बिर आँखा भरि जति खेरै तिम्रो याद तिम्रै तस्बिर आँखा भरि जति खेरै तिम्रा आँखा जति भुलु भने पनि गाजलु ती तिम्रा आँखा झनै भुल्न गाह्रो हुने तिमले गाको रुधी भाका नै भुल्न गाह्रो हुने तिमीले गाएको रुधी भाका किन आउँछ तिम्रो याद एकान्तमा यति धेरै तिम्रो याद तिम्रै तस्बिर आँखा भरि जति ए बदमास बाले भन्नुहुन्थ्यो त धेरै नहास बाले भन्नुहुन्थ्यो हो त्यस्तै निश्चल हुनुपर्छ बुझिस हो त्यस्तै निश्चल हुनुपर्छ बुझिस हेर खुल्ला आकाश बाले भन्नुहुन्थ्यो ए बदमास बाले भन्नुहुन्थ्यो बामे सर्दै सर्दै अगाडि बढ्ने हो बामे सर्दै सर्दै अगाडि बढ्ने हो नगर है हताश बाले भन्नुहुन्थ्यो ए बदमास बाले भन्नुहुन्थ्यो टाढाको गन्तव्य चुम्नु छ एक दिन टाढाको गन्तव्य चुम्नु छ एक दिन, नबनहै उदास बाले भन्नुहुन्थ्यो, ए बदमास बाले भन्नुहुन्थ्यो। बाका बाणीको अनुसरण गर्दैछु, बाका बाणीको अनुसरण गर्दैछु, बन्ने छस् खास बाले भन्नुहुन्थ्यो, ए बदमास बाले भन्नुहुन्थ्यो, त धेरै नहास बाले भन्नुहुन्थ्यो। साङ्गीतिक आवाज पश्चात वाचन गरे साहित्य अनुरागी विपिन सङ्घर्ष सलामीजीको। हजुर, उहाँले यो गजल हामीलाई दिपायल 8 डोटी हाल बिरानो बस्तीदेखि लेखी पठाउनु भएको थियो र यो गजलको लागि भने हार्दिक धन्यवाद आभार व्यक्त गर्न चाहन्छु र आगामी दिनहरूमा पनि गजलीय सहभागिता जनाउँदै गर्नुहोला भन्दै फेरि पनि अर्को गजल उठाउन चाहन्छु र यो गजल रहेको छ साहित्य अनुरागी श्री लक्ष्य सारुजीको। उहाँको गजल शब्द शेरहरू यसरी अगाडि बढेका छन्। रोप्छौ भने सर्न तयार छु म, रोप्छौ भने सर्न तयार छु म, फुल बनेर झर्न तयार छु म, तिम्रो दिलको पुजारी नपरे, तिम्रो दिलको पुजारी नपरे, फुल अक्षता छर्न तयार छु म, रोप्छौ भने सर्न तयार छु म, हिसाब नै खोज्यौ भने प्रेममा, हिसाब नै खोज्यौ भने प्रेममा, आफ्नै मूल्य गर्न तयार छु म, रोप्छौ भने सर्न तयार छु म, हुँदै हुन्न भन्ने जिद्दी नगर, हुँदै हुन्न भन्ने जिद्दी नगर, सयौँ खोला तर्न तयार छु म, रोप्छौ भने सर्न तयार छु म, यदि म र भन्छौ भने पनि तिमी, यदि म र भन्छौ भने पनि तिमी, तिम्रै निम्ति मर्न तयार छु म, रोप्छौ भने सर्न तयार छु म, फुल पनि झर्न तयार छु म। अहिले वाचन गरेर सुनाए साहित्य अनुरागी श्री लक्ष्य सारु मगर बिरहीजीको। हजुर, उहाँले आफ्नो ठेगाना लेख्नु भएको छैन, त्यसैले आगामी दिनहरूमा तपाईँले आफ्नो स्थायी ठेगाना लेखेर मात्र पठाउनु हुन अनुरोध गर्दछु र यो गजलको लागि भने हार्दिक धन्यवाद आभार व्यक्त गर्न चाहन्छु। आउने दिनहरूमा पनि सहभागिता भने जनाउँदै गर्नुहोला भन्दै फेरि पनि अर्को गजल जोड्ने तर्खरमा छु र यो गजल पश्चात फेरि पनि अर्को साङ्गीतिक आवाज जोड्नेछु। एल्बम अनुराग रहेको, स्वर रहेको थियो अन्जु पन्त। हाँस्नलाई ओठखोले आँखाभरि आँसु भयो। हजुर, अहिले भने यो गजल वाचन गर्नेछु। गजल रहेको छ साहित्य अनुरागी योगेन ढोलीजीको। उहाँले हामीलाई यो गजल काठमाडौँ बौद्धदेखि लेखी पठाउनु भएको थियो। गजलको लागि भने हार्दिक धन्यवाद आभार व्यक्त गर्न चाहन्छु र उहाँका गजलांश शब्द शेरहरू यसरी अगाडि बढेका छन्। मेरै खिला पापी समाज जुटेपछि रोए, मेरै खिला पापी समाज जुटेपछि रोए, बन्धन तोडी चोखो माया लुटेपछि रोए, घायल पारी मूर्छा पार्दै लुच्छा चुडी भई, घायल पारी मूर्छा पार्दै लुच्छा चुडी भई, जबरजस्ती हाम्रो साथ छुटेपछि रोए, मेरै खिला पापी समाज जुटेपछि रोए, धागो विहीन चङ्गा जस्तै टाढिएर जाँदा, धागो विहीन चङ्गा जस्तै टाढिएर जाँदा, नयनबाट आँसुको मूल फुटेपछि रोएँ, मेरै खिला पापी समाज जुटेपछि रोएँ, कतै हाँसो कतै रोदन यस्तै रहेछ रीति, कतै हाँसो कतै रोदन यस्तै रहेछ रीति, दैवले नै सारा खुसी भुटेपछि रोएँ, मेरै खिला पापी समाज जुटेपछि रोएँ, हेर्दा हेर्दै अन्धकार भो दिनै ढले जस्तो, हेर्दा हेर्दै अन्धकार भो दिनै ढले जस्तो, नजर सामु उनको दृश्य टुटेपछि रोएँ, मेरै खिलाफ पापी समाज जुटेपछि रोएँ, बन्धन तोडी चोखो माया लुटेपछि रोएँ। म यो जिन्दगी पिएरै बिताउँछु, सबैलाई खुसी दिएरै बिताउँछु। दुःखमा बाँच्ने बानी परिसक्यो, दुःखमा बाँच्ने बानी परिसक्यो। दुःख कष्ट तिम्रो लिएरै बिताउँछु, म यो जिन्दगी पिएरै बिताउँछु। चिरा चिरा पार मेरो मुठुलाई, चिरा चिरा पार मेरो मुठुलाई। सम्हालेर फेरि सिएरै बिताउँछु, म यो जिन्दगी पिएरै बिताउँछु। छरेर एउटा पिरतीको बीज, छरेर एउटा पिरतीको बीज। फाली झैँ आफै खिएरै बिताउँछु, म यो जिन्दगी पिएरै बिताउँछु। चाहिन्न अब मलाई साथ तिम्रो, चाहिन्न अब मलाई साथ तिम्रो। बरु एक्लै एक्लै जिएर बिताउँछु, म यो जिन्दगी पिएरै बिताउँछु। सबैलाई खुसी दिएरै बिताउँछु। साङ्गीतिक आवाज पश्चात वाचन गरे साहित्य अनुरागी पवन घरती मगरजीको गजल हाड हाडे गुल्मी स्थायी निवासी भए। हाल युएईदेखि हामीलाई यो गजल लेखी पठाउनु भएको थियो र यो सुन्दर गजलको लागि भने पवनजीप्रति हार्दिक धन्यवाद आभार व्यक्त गर्न चाहन्छु। र आगामी दिनहरूमा पनि यस्तै गजलीय सहभागिता जनाउँदै गर्नुहोला भन्दै फेरि पनि अर्को गजल उठाउने क्रममा छु र यो गजल रहेको छ साहित्य अनुरागी खकेन्द्र साउथ समर्पणजीको। उहाँको गजलहरू यसरी अगाडि बढेका छन्। धेरै भयो बेखबर छौ हरायो कि कतै, धेरै भयो बेखबर छौ हरायो कि कतै। गरिब ठानी बस्थी तिमीले सरायो कि कतै। अत्तो छैन पत्तो छैन लामो समय भो, अत्तो छैन पत्तो छैन लामो समय भो। के हो मेरो झुप्रोदेखि डरायो कि कतै, धेरै भयो बेखबर छौ हरायो कि कतै। चञ्चल स्वभाव मिनाछिनी रूप रङ्ग कि धनी, चञ्चल स्वभाव मिनाछिनी रूप रङ्ग कि धनी। कौतूहलता बढ्यो सिउँदो भरायौ कि कतै धेरै भयो बेखबर छौ हरायौ कि कतै फरफर आउँछ साँझ पख दाहिने आँखा किन फरफर आउँछ साँझ पख दाहिने आँखा किन विपत्तिमा परिसानु करायौ कि कतै धेरै भयो बेखबर छौ हरायौ कि कतै कारण के हो अन्तिम पल्ट खबर पठाइदिनु कारण के हो अन्तिम पल्ट खबर पठाइदिनु समर्पणलाई नालायक नै ठहरायौ कि कतै धेरै भयो बेखबर छौ हरायौ कि कतै गरिब ठानी बस्ती तिमीले सरायौ कि कतै हात्तीकोट आठ आछाम स्थायी निवासी भई हाल मुम्बईदेखि साहित्य अनुरागी खगेन्द्र साउत समर्पणजीले हामीलाई यो गजल लेखी पठाउनु भएको थियो यो सुन्दर गजलको लागि खगेन्द्रजीप्रति हार्दिक धन्यवाद आभार व्यक्त गर्दै फेरि पनि अर्को गजल उठाउने क्रममा छु र यो गजल रहेको छ साहित्य अनुरागी सुचित्रा खानियाजीको उहाँका गजल शब्द शेरहरू यसरी अगाडि बढेका छन् तिम्रो मेरो प्रेमको कहानी हुने भो तिम्रो मेरो प्रेमको कहानी हुने भो नढल्किँदै रात फेरि बिहानी हुने भो समयका पलहरू थाहै नपाई बिते समयका पलहरू थाहै नपाई बिते खै कसरी यो मन जवानी हुने भो तिम्रो मेरो प्रेमको कहानी हुने भो आजसम्म यसरी नै बित्यो जिन्दगानी आजसम्म यसरी नै बित्यो जिन्दगानी छुटेका तिनै पलको निशानी हुने भो तिम्रो मेरो प्रेमको कहानी हुने भो सर्वस्व नै आफ्नो सुम्पे तिमीलाई मैले सर्वस्व नै आफ्नो सुम्पे तिमीलाई मैले सुनौली ती याद सबै सिरानी हुने भो तिम्रो मेरो प्रेमको कहानी हुने भो नढल्किँदै रात फेरि बिहानी हुने भरतपुर साथ कृष्णपुर चितवन स्थायी निवासी भई हाल इजरायलमा कार्यरत रहनु भएको साहित्य अनुरागी सुचित्रा खानियाजीले लेखी पठाउनु भएको थियो यो सुन्दर गजल यो सुन्दर गजलको लागि भने सुचित्रा खानियाजीप्रति हार्दिक धन्यवाद आभार व्यक्त गर्दै अब भने अर्को साङ्गीतिक आवाज जोड्न चाहन्छु एल्बम रहेको छ सायद हजुर यो सायद एल्बम रहेको गीतमा स्वर दिएको छ मनिषा पोखरेलले हाम्रो प्रेम यदि छुट्यो भने संगीत र मनोरञ्जनले भरपूर भरिएको संसार हाम्रो संसार। राजनीति, अर्थ, खेलकुद, विश्व समाचार र विज्ञान प्रविधि हाम्रो आधार। श्रोताहरू, नेपाली समुदायको अपार माया र सद्भाव प्राप्त गरेर हाम्रो संसार .net ले इजरायलबाट साप्ताहिक समाचार रेडियो प्रसारण कार्यक्रम सुरु गरेका छौँ। हाम्रो यो रेडियो कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्यो? आगामी दिनहरूमा के कसरी सुधार ल्याउन सकिएला? साथै तपाईँहरूको नजिकैको घटना परिघटना र खोजमूलक समाचारहरू सम्प्रेषण गरेर हामीलाई जानकारी गराउनु नभुल्नुहोला। हाम्रो इमेल ठेगाना रहेको छ info@hamrosansar.net। हाम्रो यो कार्यक्रमलाई तपाईँहरूले चाहनु भएको जुनै समयमा पनि लगन गरेर सुन्न सक्नुहुनेछ। अ कम्प्लिट न्युज पोर्टल अनलाइन मिडिया हाम्रो संसार .net। मेरो बाटो कुरी बस्यौ आउन सकिन, मेरो बाटो कुरी बस्यौ आउन सकिन, तिमीसँग आजै माया लाउन सकिन। मिठो मिठो कल्पना गर्दै सुत्यो होली, मिठो मिठो कल्पना गर्दै सुत्यो होली, तिम्रो सुन्दर सपनीमा छाउन सकिन, मेरो बाटो कुरी बस्यौ आउन सकिन। त्यो आँखाले मेरो लागि डाकिरहेको बेला, त्यो आँखाले मेरो लागि डाकिरहेको बेला, तर पनि तिम्रो भैस दाउन सकिन, मेरो बाटो कुरी बस्यौ आउन सकिन। मनभरि पीडा बोकी हिँडिरहँदा आज, मनभरि पीडा बोकी हिँडिरहँदा आज, खुसी हुँदै मिठो गीत गाउन सकिन, मेरो बाटो कुरी बस्यौ आउन सकिन। एउटै नदी दुई किनारा हुँदा आज हामी, एउटै नदी दुई किनारा हुँदा आज हामी, डुङ्गा चढी दिनदिनै धाउन सकिन, मेरो बाटो कुरी बस्यौ आउन सकिन, तिमीसँग आजै माया लाउन सकिन। हजुर श्रोता, साङ्गीतिक आवाज पश्चात वाचन गरे मधुमल्ल मोरङ स्थायी निवासी भई हाल दोहामा रहनुभएका साहित्य अनुरागी मिलन मुक्तानजीको गजल। यो सुन्दर गजल लेखी पठाउनु भएकोमा मिलनजीप्रति हार्दिक धन्यवाद आभार व्यक्त गर्न चाहन्छु र आगामी दिनहरूमा पनि सहभागिता जनाउँदै गर्नुहोला भन्न चाहन्छु। श्रोता, तपाईँसँगै बस्ने मन हुँदाहुँदै पनि समयले निदो काटिसकेछ। समय र अभावको कारणले अब भने मैले तपाईँसँग बिदाको हात हल्लाउने बेला आइसकेको छ। यतिन्जेलसम्म मेरो साथमा बसेर एचएस अनलाइन रेडियोको प्रस्तुति कार्यक्रम गजल संसार सुनिदिनु भई साथ दिनुभएकोमा हार्दिक धन्यवाद आभार व्यक्त गर्न चाहन्छु र मलाई प्रविधि संयोजनमा साथ दिनुभएकोमा उद्धव तामाङलाई पनि धन्यवाद दिन चाहन्छु। श्रोता, तपाईँसँग पनि यस्तै रचना गजलहरू छन् भने लेखी पठाउन नभुल्नुहोला र तपाईँलाई यो कार्यक्रम कस्तो लाग्यो र यसलाई सुधार गर्न हामीले के गर्नुपर्छ होला सल्लाह र सुझावको पनि अपेक्षा गरेका छौँ। कृपया लेखी पठाउन नभुल्नुहोला। हाम्रो ठेगाना यस प्रकार रहेको छ: DEAR डियर शान्ति, डियर शान्ति 25@gmail.com। हजुर, डियर शान्ति 25@gmail.com मा मेल गरेर पठाउन सक्नुहुनेछ भने hsradio@hamrosansar.net पनि लेखी पठाउन सक्नुहुनेछ। अर्को हप्ता यसरी नै तपाईँका गजलहरू लिएर सोमबार पुनः आउने नै छु। त्यतिन्जेलसम्मलाई म कार्यक्रम सञ्चालिका शान्ति पाखरेन र प्रविधि मित्र उद्धव तामाङ बिदा चाहन्छु। नमस्कार, शुभ सन्ध्या। कति बोलेर पछुताउँछन्, मन बोलेर पछुताए, कति बोलेर पछुताउँछन्।